اخلاقی نقطۂ نظر. خالص اخلاقیات کے دائرے میں انسان کے مجبور یا مختار ہونے کا سوال اس حیثیت سے نہیں آتا کہ ظاہری حالات کی طے میں باطنی حقیقت کیا ہے، بلکہ یہاں اس پر اس نقطۂ نظر سے بحث کی جاتی ہے کہ انسان کی سیرت اور اس کے کردار پر حسن و قبح کا حکم اور اس کے اچھے اور برے رویے پر مدح و ذم کا استحقاق اور اس کے نیک و بد اعمال پر جزا و سزا کا فیصلہ کس بنیاد پر ہے. اول نظر میں معلوم ہوتا ہے کہ یہاں قدریہ کا پلہ بھاری ہے اور جبریت کی شکست یقینی، کیونکہ اگر انسان کو مجبور محض تسلیم کر لیا جائے اور یہ مان لیا جائے کہ جو کچھ وہ کرتا ہے اپنے ارادے و اختیار سے نہیں کرتا، تو سرے سے اس کی ذمہ داری کا تصور ہی باطل ہو جاتا ہے. نیکی اور بدی بے معنی ہو جاتی ہے، اچھے اور برے کا کوئی مفہوم نہیں رہتا، نہ کوئی بڑے سے بڑا نیکوکار تعریف کا مستحق رہتا ہے اور نہ کوئی بدتر سے بدتر گناہگار مذمت کا، نہ کوئی اچھے سے اچھا خادم خلق انعام کا مستوجب رہتا ہے اور نہ سخت سے سخت مجرم سزا کا. ہماری عدالتیں، ہمارے قوانین، ہماری پولیس، ہمارے جیل خانے، ہمارے مدرسے، ہماری اخلاقی تربیت گاہیں، ہمارے وعظ، ہماری تقریریں، ہماری تحریریں، غرض وہ تمام چیزیں جو انسان کو صاحب ارادہ اور صاحب اختیار فرض کر کے اصلاح، تعزیر، عبرت اور معزت کے لیے قائم کی گئی ہیں، قطعاً بیکار اور لاحاصل قرار پاتی ہیں. لیکن بحث و تحقیق کے میدان میں دو چار قدم آگے بڑھتے ہی معلوم ہو جاتا ہے کہ یہاں جبریت اور قدریت کے اختلاف کا فیصلہ صرف اتنی سی بات پر نہیں ہو جاتا. اخلاقیات میں عمل کی قدر و قیمت سیرت اور محرکات عمل کی بنیاد پر جانچی جاتی ہیں، اور سیرت و محرکات کا سوال آتے ہی یہ ناگزیر ہو جاتا ہے کہ ان عناصر کی تحقیق کی جائے جن سے انسان کی سیرت بنتی ہے، اور ان اندرونی عوامل کا پتہ چلایا جائے جو کردار اور عمل کی صورت میں ظہور کرتے ہیں. یہاں پہنچ کر بحث کا رخ پھر طبیعیات، نفسیات اور مابعد طبیعیات کے مسائل کی طرف پھر جاتا ہے. قائلین جبر کہتے ہیں کہ انسان کی سیرت دو زبردست عنصروں سے بنی ہے، ایک فطرت اصلیہ جس کو لے کر وہ پیدا ہوتا ہے، دوسرے خارجی تاثیرات جن سے وہ ہر لحظہ متاثر ہوتا ہے اور جن کے سانچے میں وہ ہر آن ڈھلتا رہتا ہے. پہلی چیز تو قطعاً وہ بھی ہے جس میں انسان کے اختیار کو دخل نہیں ہے. ایک شخص ماں کے پیٹ سے جو فطرت لے کر پیدا ہوتا ہے، وہی اس کی سیرت کا مائع خمیر ہوتی ہے. بری فطرت سے اچھے اعمال کا ظہور ممکن نہیں ہے، اور اچھی فطرت سے برے اعمال کا ظہور بھی غیر ممکن ہے. رہیں خارجی تاثیرات جن میں طبیعی اور اجتماعی دونوں قسم کی تاثیریں شامل ہیں، تو وہ فطرت کے اس اصلی مادے کو پرورش کرتی ہیں اور اس کی قابلیت و استعداد کے مطابق اس کو ایک خاص شکل میں متشکل کر دیتی ہیں. ایک اچھی فطرت کا انسان اچھے ماحول میں ولی بن جاتا ہے، اور بری فطرت کا انسان برے ماحول میں شیطان. اسی طرح برا ماحول اچھی فطرت کی خوبیوں کو کم کر دیتا ہے، اور اچھا ماحول بری فطرت کی برائی کو گھٹا دیتا ہے. فطرت اور ماحول کا تعلق بالکل ایسا ہی ہے جیسے بیج کا تعلق زمین، پانی، آب و ہوا اور طریق باغبانی سے ہے. درخت کا اصل مادہ بیج ہے، اور ان خارجی اشیاء پر اس کی اچھی طرح یا بری طرح برابر ہونے کا انحصار ہے. یہی حال انسان کا بھی ہے، وہ ان دونوں قوتوں کے ہاتھوں مجبور ہے. نہ وہ اپنی فطرت بدل سکتا ہے، نہ اپنے انتخاب سے ایک خارجی ماحول کو اختیار کرتا ہے، اور نہ ماحول کی تاثیرات سے متاثر ہونا یا نہ ہونا اس کے اختیار میں ہے. قدریہ میں سے انتہا پسند گروہ تو اس کو تسلیم ہی نہیں کرتا. اس کے نزدیک فطرت اصلیہ اور ماحول کی تاثیرات کو اگر انسان کے کردار میں کوئی دخل ہے، تو وہ صرف اضطراری اعمال کی حد تک ہیں، رہے وہ اعمال جن کو انسان سوچ سمجھ کر اپنی قوت تمیز اور قوت فیصلہ سے کام لے کر بالارادہ کرتا ہے، तो इनमें दोनों को किसी किस्म का दखल हासिल नहीं है, बल्कि वो कतान इसके अपने इख्तियार का नतीजा है। ये खालस कदरियत है जिसको बाज़ लोगों ने पेश किया है, मगर इस नज़रिए को कबूल करना बहुत मुश्किल है, क्योंकि शऊर, अक्लो फ़हम, क़ुव्वत तमीज़ और क़ुव्वत फ़ैसला, जो आदमी के इख्तियारी अफ़ाल की बुनियाद हैं, खुद ही वह भी हैं। न इंसान ने अपने कस्ब से इनको हासिल किया है और न वो इनमें बाल बराबर कमी व बेशी करने पर कादिर है। फिर इन क़ुव्वतों के असर से वो अपने अमल की जो राह भी इख्तियार करे, इसके मुताल्लिक़ कैसे कहा जा सकता है कि वो इसके आज़ादाना इख्तियार का नतीजा है। मुतवस्सितीन कदरिया का मज़हब इस मामले में यह है कि बिलाशुबा इंसान की सीरत में फितरत असलिया और ख़ारजी तासीरात को बहुत कुछ हासिल है। इंसान अच्छे और बुरे मेलानात और नेकी व बदी के इस्तेदादात लेकर पैदा होता है और तबीयी और इज्तिमाई माहौल के सांचे में ढल कर इसकी सीरत एक ख़ास शक्ल इख्तियार कर लेती है। लेकिन इन दोनों के अलावा एक तीसरी चीज़ भी है जो इसके किरदार में दखल रखती है, और वो है इंसान का गैर मुकद्दर इख्तियार। हम इंसान की नेकी और बदी के मुताल्लिक जो अहकाम लगाते हैं, वो इसकी पैदाइशी फितरत या इसके तबीयी और इज्तिमाई माहौल की बिना पर नहीं होते, बल्कि इसी गैर मुकद्दर इख्तियार की बिना पर होते हैं। जहाँ तक पहली दोनों चीज़ों का ताल्लुक़ है, इनके लिहाज से इंसान मजबूर है और इसके किरदार का जो हिस्सा उनके ज़ेर असर है, वो अख़लाक़ी नुक्ते नज़र से बिल्कुल बेकीमत है। दरअसल अख़लाक़ी कदर व कीमत और नेक व बद के अहकाम जिस चीज़ पर मुतरतब होते हैं, वो सिर्फ तीसरी चीज़ है, यानी इंसान का गैर मुकद्दर इख्तियार। नज़रिए की हद तक ये बात बहुत माकूल है, लेकिन असली मुश्किल ये है कि हमारे पास ऐसा कोई ज़रिया नहीं है जिससे हम इंसान के किरदार में फितरत असलिया, खारजी माहौल और गैर मुकद्दर इख्तियार के हिस्से अलग अलग मुतय्यन कर सकें और अपने अखलाकी अहकाम को सिर्फ़ तीसरे हिस्से की हद तक महदूद रखें। अगर अखलाकी कदर व कीमत का इनहिसार सिर्फ इसी अंसर की मकदार पर हो, तो हमारे लिए किसी शख्स के मुतालिक नेक या बद होने का हुक्म लगाना कतान नामुमकिन है। किसी आले से नाप कर, किसी तराजू से तोल कर, किसी तरीक़े तहलील से तज्जिया करके हम ये मालूम नहीं कर सकते कि एक नेक आदमी किस हद तक अपने गैर मुकद्दर इख्तियार की बुनियाद पर नेक है, और इसी तरह हम ये भी नहीं जान सकते कि एक बुरा आदमी कहाँ तक मजबूरन बुरा है और कहाँ तक बिल इरादा और बिल इख्तियार बुरा। पस कदरियत के इस नज़रिए को तस्लीम करने से हमारे तमाम अखलाकी अहकाम मुअत्तल हो जाते हैं, और महज मुअत्तल ही नहीं होते, बल्कि इसके बाद तो ज़रूरी हो जाता है कि हम अपने तमाम ताज़ीरी कवानीन मनसूख कर दें, अपनी अदालतों को बर्खास्त कर दें और जेल खानों को तोड़ डालें, क्योंकि जिन मुजरमों को हम पकड़ते हैं और जिन पर हमारे जज सज़ा के फ़ैसले सादिर करते हैं और जिनको हम जेल खानों में ठोंस देते हैं, उनके मुतालिक हमारे बड़े से बड़े फाजिल जज को भी ये मालूम नहीं होता कि उनके जुर्म में उनके अपने गैर मुकद्दर इख्तियार का किस हद तक दखल होता है। और जब ये बुनियादी चीज़ ही गैर मालूम है, तो किसी तरह मुमकिन नहीं कि सज़ा की मकदार मुजरिम के इख्तियार की मकदार के मुताबिक हो। इस मरहले पर कदरियत एक ऐसी सरजमीन में पहुंच जाती है जहां अंधेरा ही अंधेरा है। वो रास्ता टटोल टटोल कर चलने की खाक कितनी ही कोशिश करे, मगर चंद कदम भी ठोकरों और लफ्जिशों से बचकर नहीं चल सकती। आखिर वो पलटकर जबरियत से कहती है कि अगर मेरे नज़रिए से अखलाकी अहकाम मुअत्तल हो जाते हैं और अदालत का निज़ाम नहीं चल सकता, तो यही बल्कि इससे भी ज़्यादा बुरा नतीजा तेरे नज़रिए से भी हासिल होता है। तेरे नज़रिए की रो से तो इंसान अपने किसी फ़ेल का ज़िम्मेदार ही नहीं है, फिर हुस्न कबाह के अहकाम किस बिना पर, मदहा या ज़म किस चीज़ की, سزا و تعزیر کے فیصلے کس وجہ سے؟ ایک غیر ذمہ دار آدمی کا نیک و بد ہونا تو ایسا ہی ہے جیسے کسی شخص کا مریض یا تندرست ہونا۔ پھر جب ایک شخص کو اس بنا پر سزا نہیں دی جاتی کہ اسے بخار کیوں ہے، تو ایک دوسرے شخص کو اس بنا پر کیوں سزا دی جائے کہ اس نے چوری کیوں کی؟ اس سوال کا جبریت کے پاس بھی کوئی معقول جواب نہیں ہے۔ زیادہ سے زیادہ جو بات وہ کہہ سکتی ہے وہ یہ ہے کہ دنیا میں ہر عمل اپنے کچھ قدرتی نتائج رکھتا ہے۔ جس طرح بیماری کا طبی نتیجہ تکلیف ہے اور تندرستی کا طبی نتیجہ لذت و راحت، جس طرح نیک چلنی کا طبی نتیجہ مدح اور انعام ہے اور بدچلنی کا طبی نتیجہ ذم اور سزا، آگ میں ہاتھ ڈالنے سے جس طرح ہاتھ کا جل جانا ضروری ہے، اسی طرح جرم سے کسی نہ کسی قسم کی سزا پانا بھی ضروری ہے، خواہ آدمی پر اس فعل کی کچھ ذمہ داری نہ ہو۔ لیکن یہ جواب صرف اس صورت میں صحیح ہو سکتا ہے کہ ہم انسان کو ایک عقلی اور نفسی وجود کے بجائے محض ایک مادی وجود تسلیم کر لیں، اور یہ مان لیں کہ انسان میں عقل، نفس، روح کوئی چیز نہیں ہے، صرف طبیعت ہے جو ایک لگے بندھے قانون کے مطابق کام کیے جا رہی ہے، اور انسان اسی طرح اس کے زیر اثر ہے جس طرح درخت، دریا، پہاڑ اور دوسری موجودات۔ مگر انسانی زندگی کے مظاہر کی یہ مشینی تعلیل کسی طرح قابل قبول نہیں ہے۔ اس کے دلائل جن پر بحث کرنے کا یہ موقع نہیں ہے نہایت کمزور ہیں، اور اس کے تسلیم کر لینے کا پہلا نتیجہ یہ ہے کہ قانون، اخلاق، مذہب سب بے قدر و قیمت ہو جائیں اور خود انسان بحیثیت انسان ہونے کے دوسری موجودات کے مقابل میں کسی شرف عقلی و نفسی کا حامل نہ رہے۔ اخلاقیات کی ناکامی۔ اس تمام بحث کا ماحصل یہ ہے کہ علم الاخلاق جبریت و قدریت کے درمیان فیصلہ کرنے میں ناکام رہا ہے۔ خالص اخلاقی دلائل و شواہد سے ہم کو قطعی طور پر یہ نہیں معلوم ہوتا کہ انسانی سیرت و کردار کے متعلق جبری نظریہ درست ہے یا قدری نظریہ۔ جتنے قوی دلائل انسان کو ذمہ دار، فاعل، مختار قرار دینے کے حق میں ہیں، قریب قریب اتنے ہی زبردست دلائل اس کو غیر ذمہ دار اور قطعاً بے اختیار قرار دینے کے حق میں بھی ہیں۔